انسان نہیں ہو سکتا ہے. ٹھیک ہے, اب آئیے رمضان کی ایک بڑی فضیلت اور اس کی خاتمے کی طرف میں چل رہا ہوں, دو تین فضیلتیں باقی ہیں. ایک بڑی فضیلت اس کو سمجھنا بہت ضروری ہے, وہ کیا ہے؟ رمضان کے مہینے میں یاد رکھیے ایک رات آتی ہے جس کا تذکرہ سورہ قدر سورہ نمبر 97 آیت نمبر 1 سے لے کر آگے اللہ نے فرمایا, اور نبی اکرم صلی اللہ علیہ وسلم نے اس حدیث میں جو ابن ماجہ کی آپ نے فرمایا کہا, انس بن مالک اس کے راوی ہیں, صحابہ کو آپ نے رمضان سے پہلے جمع کیا, صحابہ جمع ہو گئے, کہا کہ سن لو ایک مہینہ تم پر اب آنے والا ہے, مطلب رمضان سے پہلے اعلان کیا, اور اس میں ایک ایسی رات ہے جو قدر اور منزلت امپورٹنس کے اعتبار سے اتنی زیادہ اہم ہے کہ 1000 مہینوں سے زیادہ افضل ہے, اور جس نے اس رات کو پا لیا اس نے تمام خیر کو پا لیا, اور جس نے اس رات کو چھوڑ دیا وہ بد نصیب رہا, اور بد نصیب سے ہی یہ رات چھین لی جاتی ہے. بد نصیب سے اللہ یہ رات چھین لیتا ہے, اس کو یہ چانس اور موقع گولڈن آفر دیتا بھی نہیں ہے. تو جس نے اپنی زندگی میں شب قدر پائی اور اپنی مغفرت نہ کرا پایا, 1000 مہینے کا ثواب نہ پایا, وہ تو بہت ہی بیکار انسان رہا, بد نصیب رہا, بے نصیب رہا, اور جس کو کہیں پھوٹی قسمت رہی اس کی. یہ رات تو آپ سب پہلے اعلان کرے لوگوں کو جمع کر کے. اب ہمارے پاس اس رات کی کیا اہمیت ہے, میں آپ کے لیے نہیں کہہ رہا ہوں, ایک عمومی عام بات ہے. میں آپ بولے فیض بھی ہم کو بولے باہر نکلو, ٹھیک, اور باہر نکلنے کی ضرورت نہیں, آپ اڑ گئے تو مجھے بھاگ جانا پڑے گا یہاں سے. ٹھیک, تو اندازہ لگا اس رات کو ہم کیسے برباد کر دیں گے. سب سے پہلے تو اس رات کو ہم نے خاص کر لیا, اور وہ کیا ہے, 27. نبی اکرم صلی اللہ علیہ وسلم نے جب صحابہ آپ کو یہ رات کی تاریخ بتائی گئی تھی اور پھر بھلا دی گئی, دو لوگ لڑ رہے تھے, آپ نے جھگڑا چھڑایا اور کہا مجھے یہ شب قدر کی ڈیٹ دی گئی تھی, تمہارے جھگڑے نے بھلا دیا. صحابہ نے کہا اب کیا کرنا ہے, سال بھر میں ڈھونڈو جاؤ. صحابہ نے کہا پورے سال میں کتنا مشکل ہوگا, 355 چاند کے اعتبار سے 355 راتیں ناممکن. پھر آپ نے بعد میں کہا اسے رمضان کے مہینے میں ڈھونڈو ایک مہینہ, پھر ایک اور روایت میں کہا اسے آخری عشرے میں تلاش کرو, اور آخری روایت جو مائی عائشہ فرماتی ہے آپ سن فرمایا آخری عشرے کی تاخ راتوں میں تلاش کرو, آڈ نائٹس, 21st 23rd 25th 27th 29th 21 23 25 27 29. ہمارے پاس کیا ہوتا ہے, 27. تو میں کبھی کبھار کہتا ہوں طنز کے طور پر, شاید نعوذ باللہ جبرائیل علیہ السلام نے آ کر انڈینس لوگوں کو سہولت دے دی, بھائی تم لوگ چکر میں جاگنے کی, 27 آپ کے لیے. مائی عائشہ کہہ رہی ہے ہم جو ہے آخری عشرہ جاگ کر ڈھونڈتے تھے اور ہم کو 27 فکس مل گئی, تو پہلے تو 27 مناتے جبکہ پانچ میں سے کوئی ایک ہے. 27 کو بھی کیسے مناتے, اللہ رحم کرے, کیا بولوں, کپڑے اسی دن خرید لیں گے نا, رات بھر جاگنا تو ہے, مینا بازار بند ہو گیا, اچھا ہوا ورنہ لوگ گھومنے جاتے تھے اس میں. لیکن ابھی بھی مسئلہ وہی ہے کہ چلو کپڑے لے لیں گے مغرب کے بعد, افطار کر کے پھر عشاء کر کے کھانا کھا کے شاپنگ واپنگ کرتے ہوئے پھر سحر کرتے ہوئے, اچھے ریسٹورنٹس کھل چکے ہیں اورنگ آباد میں, سحر کرتے ہوئے گھر آ جائیں گے, یہ منائی جا رہی ہے. کچھ جگہ یہ رات کو اس طرح منایا جا رہا ہے کہ سب لوگ مل کر گپ شپ کر رہے ہیں یا وہ مسالہ تیار کر رہے ہیں, ماشاء اللہ عید آ رہی ہے نا, تو فضیلت تو مسالہ کاٹنے کی اس رات ہے نا, تو مسالہ بنایا جا رہا ہے, تلن ہو رہی ہے, بیٹھے ہیں. کچھ لوگ یہ ہیں کہ گپ شپ میں گزار رہے ہیں, آؤ سہیلی مل بیٹھ کر بیٹھے بات چیت کریں, رات جاگنا ہے, واٹس ایپ بھی ماشاء اللہ ہے, فیس بک تھوڑی دیر یہ بھی یوز کر لیں گے, فلاں رات جا رہی ہے, یہ رات کو ایسے ضائع کرتے ہیں. اچھا کچھ لوگ جو اہمیت کو سمجھتے ہیں, پانچ میں سے پانچ راتیں کون جاگیں گا, کتنا لمبا ہوتا ہے نا, 5 nights, او ہو. لیکن اگر انہیں سے پوچھا جائے کہ آپ کی آنکھیں آج بہت لال دکھ رہی, کیا بات ہے, گھر میں شادی ہے, 15 دن سے نہیں سوئی میں, 15 دن رج جگے, سانچک, ہلدی, مہندی, راتوں کو جاگ جاگ کے میں نکال. ارے ماشاء اللہ, شادی ہے نا ضروری ہے اس لیے آپ جاگ رہے, فضائل ہوں گے اس کے, 1000 شاید ہر رات 1000 مہینے کا ثواب ملیں گا, اس کے لیے 10 10 دن جاگ رہے ہیں. کوئی گھر میں بیمار ہو جائے تو مہینہ مہینہ بیمار کی لیے ہم گزار دیتے ہیں, لیکن یہ ثواب پتہ نہیں کیوں ہم کو معلوم نہیں ہو رہا, مطلب کیا ہو گیا, ایک خزانہ ہم کو فری مل گیا تو وہ اس کی اہمیت نہیں سمجھ میں آ رہی. جس جو کماتا ہے کسی چیز کو تو اس کو تکلیف محسوس ہوتی ہے, فری دے دیا گیا تو محسوس بھی نہیں ہوتی. 1000 مہینے کو آپ کیلکولیشن کیجیے, 83.4 ایئرس کا ثواب صرف ایک رات میں. اگر 10 راتیں ایسی مجھے مل گئی, اور ہر بالغ انسان کو 20 سال کا اگر ہو جائے تو 10 راتیں مل جاتی ہیں, 10 سال کی عمر میں بالغ ہوا تو 11ویں سال سے لے کر 20ویں سال تک 10 راتیں, 10 راتوں کو ملٹیپلائی کیجیے آپ 83.4 سے, کتنا ہوتا ہے, 830 سال سے اوپر چلے, اتنی زندگی ملے گی کیا مجھے اور آپ کو, सिंपल नहीं मिलेंगी ना, बस फायदा उठाया। और अगर किसी इंसान को 20 रातें मिल गई तो 30 साल की जिंदगी पाया, तो 1600 साल की इबादत। अब मल्टीप्लाई करते जाइए, अब उसको इतनी जिंदगियां नहीं मिलेंगी मुझे। अगर आपको उठाइए इस रात को, प्लान कीजिए, प्री प्लान तैयारी के साथ। रमजान आ गया, प्लानिंग क्या है हमारी? प्लानिंग ये है कि 5 रातें जागना है, अल्लाह की इबादत करना है, तिलावत कुरान, क़यामुल्लैल, रात की नमाज, तहज्जुद पढ़ेंगे, एहतमाम जिक्र और अज़कार करेंगे। प्लानिंग करना है हमको इसकी, लेकिन हम लोग प्लानिंग नहीं करते हैं। पूल बनाइए कि भाई घर में शहर का इंतजाम करना है, आप लोग लड़कियां हैं, औरतें तो आपके पीछे जिम्मा है, तो पूल बनाइए कि कुछ लोग औरतें ये जिम्मा करेंगी, एक रात 21 को तुम करो, 23 को हम करेंगे, 25 को तुम्हारा, और पूल करके कुछ ना कुछ एडजस्टमेंट आगे पीछे करना है। इसलिए कि याद रखिए, कभी ज़िंदगी में ऐसा आपको मौका नहीं मिलेगा कि पूरा रमज़ान खाली है ये फुल इबादत करेंगे, हो ही नहीं सकता। और ये बात भी आप जानते होंगे जो लोग मैनेजमेंट से ताल्लुक़ रखते हैं, कि जितने काम जल्दबाजी में, मतलब जिसको कहेंगे बहुत कम वक्त, जल्दबाजी नहीं, बहुत कम वक्त में और कम सहूलतों में होते हैं, उतने काम बहुत ज़्यादा वक्त और बड़ी सहूलतों में भी कभी कार नहीं होते हैं। ये इंस्टीट्यूशन का डेवलपमेंट देखिए, शुरुआती दौर देखिए, अब देखिए सहूलतें ज़्यादा है, लेकिन फिर भी लोग कहेंगे नहीं, जब जो काम होना आज नहीं हो पाता, क्योंकि कोशिश अलग होती है इंसान की सहूलतें कम होने से। तो मैं ये कहना चाह रहा हूँ कि हम लोग तो बिजी रहेंगे सारी ज़िंदगी, आँख जब बंद होंगी, शटर डाउन होगा, मलिकुल मौत दिख जाएंगे, तभी शायद फ्री हो पाएंगे, लेकिन वो मौका इबादत करने का नहीं रहेगा। तो गोया इसको प्लान करना है, चीज़ों को आगे पीछे करना है। स्पेशल टाइम कभी नहीं मिलेगा ज़िंदगी में। जब मैं एजुकेशन के दौर में था तो मुझे अच्छा लगता था कि जो गर्मी के मौसम आता ना, उसमें रात में ठंडी हवा चलती, तो मैं ऐसा सोचता था कि कभी मैं किसी के साथ बैठूंगा, दोस्तों के साथ बाहर जाऊंगा, कभी अपने फार्म हाउस पर जाएंगे हम लोग रात में ताकि एंजॉय। लेकिन सेमिस्टर से आ जा रहे तो कभी फाइनल एग्जाम से आ जा रहे तो नहीं करेंगे, फिर सोचे कि नहीं अपन जब फ्री होंगे। लेकिन ज़िंदगी ने आज तक मौका नहीं दिया कि अलग से आए कुछ करें, ज़िंदगी देती ही नहीं है मौका कभी। मसरूफियत इंसान की बढ़ती ही जाती, इसलिए हदीस में है कि खाली वक्त को गनीमत जान लो मसरूफियत से पहले, जवानी को गनीमत जान लो बुढ़ापे से पहले, और ज़िंदगी को गनीमत जान लो मौत से पहले। ये अहम है। तो अब एडजस्टमेंट कीजिए, बस कुछ नहीं, फ्री टाइम कभी नहीं मिले, एडजस्टमेंट्स करना है आप लोगों को, ठीक है। औरतें ख़ास तौर से इन रातों को कैसे मनाएं, मेरा इस पर पूरा एक उनवान है कि शबे कदर औरतें कैसे मनाएं उनके मखसूस मसाइल के अतबार से, आप उसको ज़रूर देखिए नेट के ऊपर। बहरहाल तो इसको मनाना है हमको, हर किसी को मनाना, और हर कोई मना सकता है, हर कोई इसका सवाब पा सकता है, मालूम है। बहरहाल तो इस रात को मत छोड़िए, प्लान कर लीजिए, पकड़ लीजिए, जिसके ताल्लुक से अल्लाह ने अपनी किताब में, ये तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की गवाही, अल्लाह ने अपनी किताब में दी और फरमाया शबे कदर के ताल्लुक से, इन्ना अनज़लनाहु फी लैलतुल क़द्र, हमने उतारा इस कुरान को लैलतुल क़द्र में, वमा अदराक मा लैलतुल क़द्र, ए मुसलमानों क्या चीज़ है जो तुम्हें समझाएंगे लैलतुल क़द्र क्या है, लैलतुल क़द्र खैरुम मिन अल्फ शहर, लैलतुल क़द्र इतना जान लो तुम्हारी समझ के एतबार से, तुम पूरा तो नहीं समझोगे लेकिन इतना तो समझ लो 1000 महीनों से अफजल है, बहुत अफजल है। और इस रात को क़द्र इसलिए भी कहा जाता है क्योंकि आगे कुरान ने कहा तनज़्ज़ुलुल मलाइकति, वर उतरते उस रात जिब्राइल और फरिश्ते, तो मुफस्सरीन लिखते हैं कि उस रात इतने फरिश्ते उतरते हैं कि ज़मीन भर जाती, इसलिए उसको क़द्र कहा जाता है, और ज़मीन को ऑक्यूपाई कर लेते हैं। तो बहुत अहम रात है, और रात कब से शुरू होती है? मगरिब से, मगरिब से लेकर फजर के शुरू होने तक। और अल्हम्दुलिल्लाह अभी इस वक्त 10 घंटे तकरीबन मिलते हैं हमको, अभी जो माहौल चल रहा है 7:15 को मगरिब हो रही है और फजर जो है जो हो रही है, 10 घंटे की रात, इसमें तिलावत नमाज दो तो फ़र्ज़ आ जाएंगी मगरिब और इशा, उसके अलावा तहज्जुद, क़यामुल्लैल जिसको कहिए, उसके बाद ज़िक्र अज़कार, और इसकी मखसूस दुआएं भी जो इस रात करनी चाहिए, ज़रूर इसका हम एहतमाम करें।